بسم الله الرحمن الرحيم ولقد خلقنا الإنسان ونعلم ما توسوس به نفسه ونحن أقرب إليه من حبل الوريد إذ يتلقى المتلقيان عن اليمين وعن الشمال قعين ما يلفظ من قول إلا لديه رقيب عتيم وجاءت سكرة الموت بالحق ذلك ما كنت منه تحين وَلَقَدْ خَلَقْنَا الْإِنسَانَ وَنَعْلَمُ مَا تُوَسْوِسُ بِهِ نَفْسُهُ اس آیت کریمہ میں اللہ رب العزت اس بات فرما رہے ہیں اپنے لیے علم غیب کی کہ میں غیب کو جاننے والا ہوں انسان کی چھپی ہوئی حالت کو میں جانتا ہوں اور انسان کے میں بہت زیادہ قریب ہوں اس کے دل میں جو ہے جو وسوسے گزرتے ہیں جو خیالات ان کے دل میں پیدا ہوتے ہیں خواہ وہ خیالات جو ہے وہ اچھے ہو یا برے ہو ان سب خیالات اور وسواس کو میں جانتا ہوں ان تمام باتوں سے میں باخبر ہوں کوئی بات جو ہے کوئی وسوسہ کوئی خیال میرے علم سے جو ہے وہ باہر نہیں ہے اللہ رب العزت فرماتے ہیں وَلَقَدْ خَلَقْنَا الْإِنسَانَ اور یقیناً پیدا کیا ہے ہم نے انسان کو ونعلم اور جانتے ہیں ہم ما وہ کچھ توسوس بہ نفسہ جو پیدا ہوتے ہیں اس انسان کے دل میں وسوسے وَنَحْنُ أَقْرَبُ إِلَيْهِ اور ہم زیادہ قریب ہے اس انسان کے من حبل الورید اس کے رگ جان سے بھی اللہ رب العزت فرماتے ہیں وَلَقَدْ خَلَقْنَا الْإِنسَانَ اور یقیناً پیدا کیا ہے ہم نے انسان کو وَنَعْلَمُ اور جانتے ہیں ہم مَا وہ کچھ یا مَا کیا کیا تُوَسْوِسُ وَسْوَسَ پیدا ہوتے ہیں بِهِ نَفْسُهُ اس انسان کے دل میں اللہ رب العزت فرماتے ہیں ہم نے انسان کو پیدا کیا ہمارے سوا کوئی اور پیدا کرنے والا نہیں ہے انسان کا اور ہم ہی اس کے حالت کو جاننے والے ہیں ہم سے اس انسان کی کوئی حالت جو ہے وہ پوشیدہ نہیں اللہ رب العزت سورہ ملک کے اندر بھی فرماتے ہیں الا یعلم من خلق وہو اللطیف الخبیر. الا یعلم من خلق, خبردار جانتا ہے وہ ذات جس نے پیدا کیا ہے مخلوقات کو. تو یہاں پر بھی فرمایا وَلَقَدْ خَلَقْنَا الْإِنسَانَ, انسان کی پیدائش کا تذکرہ کیا. اس کے بعد فرمایا وَنَعْلَمُ, اور جانتے ہیں ہم مَا, کیا کیا, تُوَسْوِسُ بِهِ نَفْسُهُ, پیدا ہوتے ہیں کیا کیا وسوسے پیدا ہوتے ہیں اس انسان کے دل میں. وسوسوں کو جاننے والا ہے. حدیث میں ہے نبی علیہ الصلوۃ والسلام فرماتے ہیں کہ میری امت سے اللہ رب العزت نے درگزر فرمایا ہے 9 چیزوں کا جو انسان کے دل میں جو ہے وہ پیدا ہوتی ہے, ان باتوں کا, ان وسواس کا, ان خیالات کا جو وسوسے کی حد تک ہو, جو خیال کی حد تک ہو, جو دل سے باہر نہ نکلے, تو ان کے بارے میں اللہ نے درگزر کیا ہے. جب تک جو ہے عمل اس پہ کیا نہ جائے اور جب تک زبان اس پہ ہلے نہ, تو اس وقت تک دل میں پیدا ہونے والے خیالات سے نبی علیہ الصلوۃ والسلام فرماتے ہیں اللہ نے میری امت کے ان وسواس اور خیالات سے درگزر فرمایا ہے. اگر آدمی کے دل میں آئے کہ فلاں آئے گا میں ان کے ساتھ دھوکہ کروں گا, اسی طرح فلاں گاہک آئے گا, کسٹمر آئے گا, اس کے ساتھ جو ہے میں ناپ تول میں کمی کروں گا, تو یہ بات جب تک انسان کے دل میں ہے یہ گناہگار نہیں ہے. جب زبان سے کسی کو ہدایت دے یا اس کے مقابلے میں اس نے جو ہے یہ حرکت کر دی تو یہ گناہگار ہے. دل میں آیا کہ سنیما جاتا ہوں وہاں پر فلم دیکھنے کے لیے, اس حد تک جو ہے یہ آدمی گناہگار نہیں ہے. مگر اگر یہ آدمی جو ہے وہ گھر سے نکل پڑا, سنیما میں فلم دیکھنے کی نیت سے جو ہے یہ گھر سے نکل پڑا, اگر اس نے ابھی فلم دیکھی یا نہ دیکھی, اس قدم اٹھانے سے جو ہے یہ آدمی گناہگار ہو گیا. یہ آدمی کیا ہوا؟ گناہگار. اس نے حرکت کر دی, اس نے قدم اٹھائی. تو اللہ رب العزت فرماتے ہیں وَلَقَدْ خَلَقْنَا الْإِنسَانَ وَنَعْلَمُ, اور جانتے ہیں ہم مَا, کیا کیا, تُوَسْوِسُ بِهِ نَفْسُهُ, وسوسے پیدا ہوتے ہیں اس انسان کے دل میں. وَنَحْنُ أَقْرَبُ إِلَيْهِ, اور ہم بہت زیادہ نزدیک ہے اس انسان کے, من حبل الورید, رگ جان سے بھی. حبل عربی میں کہتے ہیں گلے کو, اور ورید جو ہے یہ کہتے ہیں رگ کو, جو بڑی رگ ہوتی ہے, شہرگ. دو رگ ہے بنیادی طور سے جو خون کی سپلائی کی جو ہے وہ ان کی ذمہ داری ہے. ایک وہ رگ ہے جو اوپر جاتی ہے دماغ تک, جو ہے وہ خون کی سپلائی کیا کرتی ہے, اور ایک بڑی رگ وہ ہے جو دل سے نیچے جا کر جو ہے وہ بدن کے اندر جو ہے وہ سپلائی کیا کرتی ہے. بڑی رگ نکلنے والی ہے, बाकी तो छोटे छोटे जो है वो शरियान और वरीदे है, शरियान जो है वो सांप खून जो है वो सप्लाई करने की जिम्मेदारी है, और वरीद जो है वो गंदा खून जो है अनऑक्सीजनेटेड खून जो है वो वापस लाता है दिल के अंदर, ये अब बायोलॉजी में आप पढ़ेंगे। तो अल्लाह रब्बुल इज्जत फरमाते हैं जो रग दिल से निकला, दिल से निकलती है ऊपर जाती है, इसी डायरेक्शन में जो है वो आ रही है ऊपर, जो दिमाग को जो है वो ब्लड की सप्लाई करने वाली है इस रग से जो है मैं ज्यादा नजदीक हूं। कुछ लोग कहते हैं छत पर चढ़ने के लिए जो है वो सीढ़ियों की जरूरत पड़ेगी, तो इसी तरह जो है खुदा तक पहुंच पाने के लिए जो है वो सीढ़ी की जरूरत है। तो अच्छा ये बाबा जो है ये आपकी सीढ़ी है, इस पर चढ़कर तुम खुदा तक पहुंचोगे, तो छत तो काफी दूर होती है, इसी वजह से जो है उनके लिए सीढ़ियों की जरूरत होती है या सीढ़ी की जरूरत होती है। और ये तुम्हारी जो है वो जुबान है, मुंह है, और ये गला है, यहां पर रग है, अल्लाह से भी करीब है। तो तुम अपने मुंह और इसी तरह जो है गले के दरमियान कितनी सीढ़ियां जो है वो लगा सकते हो, सो पारसंग वगैरह से। तो अल्लाह रब्बुल इज्जत फरमाते वनहनु अक्रबु इलैहि मिन हब्लिल वरीद। इसी तरह जो है आपने पढ़ा था सूरह बकरा में 186 नंबर आए सूरह बकरा में आपने पढ़ा, वइज़ा सअलका इबादी अन्नी फइन्नी करीब। और जब पूछते हैं आपसे मेरे बंदे मेरे मुतल्लिक कि हमारा खुदा जो है वो दूर है या करीब है, फइन्नी करीब, तो बस यकीनन मैं करीब नजदीक। तो साहिल ने सवाल किया कि ए अल्लाह आप किस कदर करीब हैं, तो जवाब देने वाले ने जवाब का बंदोबस्त फरमाया और फरमाया वनहनु अक्रबु इलैहि मिन हब्लिल वरीद। ए इंसान मैं आपको रगेजान से भी ज्यादा करीब हूं, इतनी कुर्बत किसी और की नहीं हो सकती। और इस कुर्बत से मुराद क्या, वना आलम इलम की कुर्बत मुराद है। कौन सी कुर्बत मुराद है? इलम की कुर्बत मुराद है। भाई एतबार तो अल्लाह रब्बुल इज्जत जो है वो आसमानों के ऊपर अर्श और अर्श के ऊपर जो है वो अर रहमान वाला अर्श इस्तवा फौकुल अर्श, मगर इलम और कुदरत की एतबार से अल्लाह रब्बुल इज्जत क्या है, वनहनु अक्रबु इलैहि मिन हब्लिल वरीद। अल्लाह रब्बुल इज्जत फरमाते हैं इज यतलक्कल मुतलक्कियान, जब लिखते हैं दो लिखने वाले, अनिल यमीनी दाई तरफ से वानि शिमाले और बाई तरफ से आईद बैठे हुए, अल्लाह रब्बुल इज्जत फरमाते हैं इज यतलक्कल मुतलक्कियान, जब लेते हैं दो लेने वाले, जब लिखते हैं दो लिखने वाले, जब हासिल करते हैं दो हासिल करने वाले, मुराद इनसे कौन है? मुराद इनसे वो दो फरिश्ते हैं जिनको किरामन कातिबीन कहते हैं। किरामन बाइज्जत मुअज्जज कातिबीन लिखने वाले। तो अल्लाह रब्बुल इज्जत फरमाते हैं इज यतलक्कल मुतलक्कियान, जब लिखते हैं दो लिखने वाले, अनिल यमीन दाएं तरफ वाला, दाएं तरफ से वानि शिमाल और बाएं तरफ से कईद बैठे हूं, कंधों पर जो है वो बैठे हैं। यह भी इल्म गैब से ताल्लुक रखता है। किसे जो है वो ताल्लुक रखता है? इल्म गैब से, क्योंकि हमने तो फरिश्तों को नहीं देखा है, फरिश्तों को हमने नहीं देखा है, मगर हमारा इस पर ईमान है कि अल्लाह ने हमारे कंधों के ऊपर जो है वो फरिश्तों को बिठाया, हमारे आमाल के लिखने के लिए अल्लाह ने उनको मुकर्रर किया है। दाएं कंधे पर जो है नेक अमल लिखने वाला फरिश्ता और बाएं कंधे पर जो है गुनाहों के लिखने वाला फरिश्ता जो है वो मामूर है। और फिर हदीस में ये भी है कि दाएं तरफ का जो फरिश्ता है वो अमीर है बाएं तरफ वाले के फरिश्ते का। दाएं तरफ जो नेकियां लिखने वाला फरिश्ता है वो अमीर है, वो सरबरा है। और दूसरा जो गुनाहों के लिखने वाला जो फरिश्ता है वो उसका मामूर है। रिवायत में है जब इंसान कोई गुनाह करता है तो ये बाएं जो गुनाह का लिखने वाला फरिश्ता है वो दाएं जो नेकियों के लिखने वाले फरिश्ता है उसे इजाजत तलब करता है। सही है कि मुझे जो है आप इजाजत दीजिए कि मैं इंसान के इस गुनाह को जो है वो काब यानी तहरीर करूं, लिख दूं। तो दाएं तरफ का फरिश्ता जो है वो जवाब देता है कि रहने दो, हो सकता है ये आदमी जो है वो गुनाह कर दे, ये जो है तौबा कर दे, तो फिर जो है वो मिटाने की जरूरत जो है वो पड़ेगी, तो जरा इंतजार कीजिए। उसके बाद जो है बार बार जो है वो इजाजत तलब करता है और नेकियों का फरिश्ता उसको यही जवाब देता है, यहां तक कि उनकी ड्यूटी जो है वो खत्म हो जाती है। क्योंकि सुबह के फरिश्ते ये आसर तक होते हैं, आसर के फरिश्ते जो है वो दूसरी सुबह तक चले जाते हैं। जब ड्यूटी का ड्यूटी के इख्तिताम का वक्त करीब आ जाता है तो फिर नेकियों का फरिश्ता उनको कह देता है कि उन्होंने तौबा नहीं कर दी, तो लिहाजा जो है आप इनके पीछे इनकी गुनाह को लिख दीजिए। तो अल्लाह रब्बुल इज्जत फरमाते हैं इज यतलक्कल मुतलकियान, जब लेते हैं दो लेने वाले, लिखते हैं दो लिखने वाले, अनिल यमीनी दाएं तरफ से बानिस शिमाली और बाएं तरफ से काईद बैठे हुए, मायल फिजु मिन कौलिन, मायल फिजु मिन कौलिन अदा नहीं करता ये इंसान अपनी जुबान से कोई बात, लालदे ही मगर उसके पास होता है रकीबुन निगरान आतीदुन तैयार फरिश्ता। अल्लाह रब्बुल इज्जत फरमाते हैं मायल फिजो अदा नहीं करता नहीं निकालता यह इंसान अपनी जुबान से मिन कौलिन कोई बात, लफ्ज को लफ्ज इसी वजह से कहते हैं कि वो जुबान से निकली हुई बात हुआ करती है, इसी वजह से उसको क्या कहते हैं लफ्ज। तो अल्लाह रब्बुल इज्जत फरमाते हैं मायल फिजु मिन कौलिन नहीं निकालता ये आदमी ये इंसान अपनी जुबान से कोई बात, इल्ला लदेही मगर उसके पास होता है रकीबुन निगाहबान यानी निगरान आतीदुन तैयार, फरिश्तों की तरफ जो है वो इशारा है, कोई जुबान से कोई बात निकालता है अमल करता है, कोई हरकत सकनात जो है वो कर देता है हरकत, तो ये सारी चीजें जो है वो फरिश्तों की नोटिस में हुआ करते हैं। तो अल्लाह रब्बुल इज्जत फरमाते हैं कि तुम जो करते हो फरिश्ते उसको जानते हैं, फरिश्ते जो है उन चीजों से बाखबर होते हैं। वजह अत सकरतुल मौत, وجاءت سكرة الموت بالحق اور آ جائے گی سختی موت کی بالحق برحق. ذالک ما یہ وہ حالت ہے کنت منہ تحید کہ تھے تم اس سے بھاگنے والے. اللہ رب العزت فرماتے وجاءت سکرت الموت آ جائے گی سکرت الموت سختی موت کی. مراد اس سے کیا ہے؟ روح قبض کرنے کے وقت کی وہ سختی مراد ہے, حالت نزا کی وہ سختی مراد ہے. امام بخاری رحمت اللہ علیہ اس نے ذکر کیا ہے کہ جب نبی علیہ الصلوۃ والسلام عائشہ رضی اللہ تعالیٰ عنہ کی روایت کہ جب نبی علیہ الصلوۃ والسلام کی موت کا وقت جو ہے وہ قریب آیا تو نبی علیہ الصلوۃ والسلام کے سرحانے پانی کا جو ہے ایک پیالہ پڑا تھا برتن, نبی علیہ الصلوۃ والسلام اس میں ہاتھ ڈال کر اپنے چہرے مبارکہ پہ جو ہے وہ ہاتھ پھیرا کرتے تھے. اسی طرح نبی علیہ الصلوۃ والسلام پر پسینے جو ہے وہ آیا کرتے تھے اور نبی علیہ الصلوۃ والسلام اپنی زبان مبارک سے یہ الفاظ وہ کہا کرتے تھے الا ان للموت سکرات الا ان للموت سکرات کہ خبردار یقیناً موت کی بڑی سختیاں ہیں, خبردار یقیناً موت کی بڑی سختیاں ہیں. اور نبی علیہ الصلوۃ والسلام فرماتے تھے اللہم بالرفیق الاعلی اللہم بالرفیق الاعلی اے اللہ اے اس اونچی جماعت جو انبیاء کرام ہے ان کی رفاقت مجھے نصیب فرما, ان کے ساتھ جو ہے میری دوستی اور تعلق جو ہے وہ برقرار رہے, ان کے ساتھ وہاں پر جو وہاں پر ہے اے اللہ میری روح کو بھی وہاں تک پہنچا دے. علیل مراد سے تو نبی علیہ السلام نے فرمایا الا ان للموت سکرات. تو ان لوگوں سے پوچھ لیجئے جو کہتے ہیں حیات النبی حیات الانبیاء انبیاء علیہ الصلوۃ والسلام پہ موت نہیں آتی, تو ان سے آپ پوچھ لیجئے کہ کیا نبی علیہ الصلوۃ والسلام جو ہے وہ مذاق کر رہے تھے کہ یہ الفاظ ادا کر رہے تھے کہ الا ان للموت سکرات کہ خبردار یقیناً موت کی بڑی سختی ہے, کہ جب پیغمبر پہ موت نہیں آتی تو کیوں کر اس نے کہا الا ان للموت سکرا. تو اللہ رب العزت فرماتے ہیں وجاءت سکرۃ الموت اور آ جائے گی سختی موت کی بالحق کے برحق, سچی ہے اس میں کوئی جھوٹ نہیں ہے. ایسے لوگ بھی روئی زمین پر بستے ہیں جو اللہ کے ذات سے جو ہے وہ منکر رہے, مگر روئی زمین پر کوئی ایسا کافر نہیں بچتا جو موت کی حقیقت سے منکر ہو. خدا کو نہیں مانتے مگر موت کو مانتے. تو اللہ رب العزت فرماتے وجاءت سکرۃ الموت بالحق تو اعلان ہوگا ذالک ما کنت منہ تحید یہ وہ حالت ہے کہتے تم اس سے بھاگنے والے, تم تو بھاگتے تھے مستی اور عیاشیوں کے اندر جو ہے تم مصروف عمل تھے کہ موت کہاں ہے اور مرنا کہاں ہے اور جوانی انجوائے کرو اور جوانی دیوانی جب بوڑھے ہو جائیں گے اس کے بعد دیکھیں گے. تو کیا اللہ نے آپ کے ساتھ کوئی معاہدہ کیا ہے کہ فلاں میں تبھی جا کے تمہیں مرواؤں گا تم پہ موت طاری کروں گا جب تم بوڑھے ہو جاؤ گے؟ تو اللہ رب العزت فرماتے ہیں ذالک ما کنت منہ تحید, یہ وہ مقام ہے کہتے تم اس سے ڈرنے, یعنی کہ آپ بھاگنے والے. وَنُفِخَ فِي السُّورِ, اور پھونکا جائے گا فِي السُّورِ, سور میں, اس بات قیامت ہے. وَنُفِخَ فِي السُّورِ, اور پھونکا جائے گا فِي السُّورِ, سور میں. سور بڑی بانسری کو کہتے ہیں, بڑی بانسری کو جو ہے وہ کیا کہتے ہیں, سور. تو اللہ رب العزت فرماتے ہیں وَنُفِخَ فِي السُّورِ ذَلِكَ يَوْمُ الْوَعِيدِ, اعلان ہوگا یہ ہے دن الوعید, سزاؤں کا, عذابوں کا. یہ ہے دن الوعید, ڈرانے کا, عذاب کا, سزا کا. وجاءت كل نفس, اور آ جائے گا ہر نفس, ماہا اس کے ساتھ, سائق ایک ہانکنے والا, وشہید اور گواہ. آ جائے گا کل نفس, ہر نفس کے ساتھ, ماہا اس کے ساتھ, سائق ایک ہانکنے والا, دوڑانے والا, وہ شہید اور گواہ. سائق عربی کے اندر ڈرائیور کو کہتے ہیں, وہ بھی گاڑی کو جو ہے وہ چلانے والا ہوتا ہے, دوڑانے والا ہوتا ہے, اس کو سائق کہتے ہیں عربی میں. تو اللہ رب العزت فرماتے ہیں ہر نفس کے ساتھ جو ہے ایک سائق ہوگا, اور اسی طرح وہ شہید اور گواہ ہوگا. سائق سے مراد نیکیوں کے لکھنے والا فرشتہ ہے, اور شہید سے مراد گواہی دینے والا کون سا فرشتہ, گناہوں کے لکھنے والا فرشتہ جو گواہی دے گا, اے اللہ اس نے یہ کیا ہے, میں نے لکھا. لقد کنت فی غفل, اعلان ہوگا, اعلان ہوگا, لقد کنت فی غفلت, یقیناً تے تم فی غفلت, غفلت میں, من ہاذا اس دن سے, فکشفنا عن کا, پس ہٹا دیا ہم نے, عن کا تمہاری آنکھوں سے, غطاءک پردوں کو, تمہارے پردوں کو, فبصرک اليوم حدید, پس دیکھتا جا آج کے دن حدید, خوب تیز. پس دیکھتا جا آج کے دن حدید, خوب تیز. اللہ رب العزت فرماتے ہیں لقد کنت فی غفلت, اعلان ہوگا یقیناً تھے تم غفلت میں پڑے ہوئے, من ہذا اس دن سے, فکشفنا عنک, پس ہٹا دیا ہم نے آپ سے, غطاءک آپ کے پردوں کو, آپ کے غفلت کے پردوں کو, آپ کے آنکھوں کے پردوں کو. فبصرک اليوم حدید, پس دیکھتا جا آج کے دن حدید, تیز تیز. یا فبصرک اليوم, پس نظر آپ کی ہے آج کے دن حدید, خوب تیز. کیونکہ دنیا میں انسان کی آنکھوں پر غفلت کے پردے جو ہے وہ پڑے, دنیا کی روشنی اور مستیوں کو دیکھتا ہے, گناہوں کے سزا کو نہیں دیکھتا, آخرت کی طرف جو ہے وہ توجہ نہیں دیتا, بڑے بڑے منصوبے بنا رہا ہوتا ہے, یہ کروں گا, وہ کروں گا. और इसी असना जो है वो मौत का फरिश्ता आकर उनका मेहमान बन जाता है। तो अल्लाह रब्बुल इज्जत फरमाते हैं, आज के दिन हमने आपकी आंखों से आपकी गफलत के पर्दों को जो है वो हटा दिया। जिस चीज को जो है तुम गफलत, अपनी गफलत की वजह से जो है नजरअंदाज कर रहे थे। अगर कोई जो है तराजू अमाल की बात करता तुम कहते यार ये कौन सा दौर है, पुलिस रात की बात करता तो तुम इसको मजाक समझते। अगर कोई जन्नत और जहन्नम की बात कर देता तो तुम इसको जो है गप समझते। फरिश्तों की बात करता तो तुम इसको मजाक समझते। आज देख लो ये फरिश्ते, ये जन्नत, ये जहन्नम, हिसाब और किताब, तराजू अमाल, पुलिस रात, इन सब चीजों को देखता था। ये मजाक है या ये हकीकत है, तुम देख लो इसको। तो अल्लाह रब्बुल इज्जत फरमाते हैं फकशफना अनका गिताका फबसरुकल यौम हदीन। यह आयत जो है तजरबियात से है कि अगर किसी की नजर के अंदर जो है कोई कमी हो तो इस आयत के इस जुमले को जो है वो पढ़ता जाए फकशफना अनका गिताका फबसरुकल यौम हदीन, इंशाल्लाह उसकी नजर जो है वो ठीक हो जाएगी। मगर यह है कि असल अथॉरिटी जो है वो अल्लाह के पास है। अगर कोई जो है वो दम करने के बाद ठीक ना हुआ तो ये न कहें कि कुरान के अंदर शिफा नहीं है। तो याद रखिए कि असल अथॉरिटी जो है वो अल्लाह के पास है, इख्तियार तो उसी के पास है। ठीक करना चाहे तो बिल्कुल हो सकता है, न ठीक करना चाहे उसकी मर्जी है। मगर है ये आयत क्या है, यह बड़ा मुजर्रब नुस्खा है फकशफना अनका गिताका फबसरुकल यौम हदीन। इसी को जो है वो दम करे, अपनी आंखों पे फेर ले, इब्तिदा और इंतहा में अव्वल और आखिर जो है वो दुरूद शरीफ पढ़े तो इंशाल्लाह जो है वो इफाका जरूर बजरूर होगा। वकाल करीनुहु हाजा मा लदैया अतीद, वकाल करीनुहु, और कहेगा उसका दोस्त हाजामा ये वो तहरीर है लदैया जो मेरे पास था, अतीत तैयार। वकाल करीनू कहेगा उसका दोस्त हाजामा ये वो तहरीर है लदैया जो मेरे पास है, अतीत तैयार, जो दुनिया में मैंने इनके आमाल जो है वो नोट किए, ये वो तहरीर है, अमलनामे को पेश किया जाएगा तो ऐलान होगा। जब अल्लाह की तरफ से जो है वो हुक्म नाफिज होगा इनके जहन्नम का तो ऐलान होगा अल्किया फी जहन्नमा, फेंक दो फी जहन्नमा जहन्नम में कुल कफ्फारिन अनीद, हर मुनकिर अनीत दुश्मनी करने वाला हक परस्तों के साथ। अल्लाह रब्बुल इज्जत फरमाते हैं अलकिया फी जहन्नम, याद रखिए फेल के अंदर न जमा आती है और न तस्निया आती है, जमा तो इसम में आती है। यहां पर अलकिया ये अलके फेल की जो है तस्निया है, तो जब फेल के अंदर जो है वो तस्निया या जमा आ जाए तो मुराद इससे क्या होती है, तिकरार। क्या मुराद होती है, रिपीटिशन। अलकिया फेंक दो फी जहन्नमा जहन्नम में कुल कफ्फारिन हर मुनकर, क़यामत से मुनकर, अल्लाह की तौहीद से इनकार करने वाला, अनी दुश्मनी करने वाला, अल्लाह की किताब हक परस्त के साथ फेंक दो। बार बार इनकार किया करता था, बार बार हक परस्तों को जो है वो खफा कर रहा था, तो इसी वजह से हुक्म होगा फेंक दो बार बार कहा जाए फेंक दो। मन नाई लिल खैरी, मना करने वाला था लिल खैरी कुरान से, मना करने वाला था लिल खैरी कुरान से, खैर कुरान, या मना होने वाला था लिल खैर कुरान से। इमाम राजी रहमतुल्लाह अलैह मानी जिक्र फरमाते खैर कुरान, खैरुकुम मन ताअल्लमल कुरान वअल्लमहु, बेहतरीन तुम में से वो है जो कुरान सीखता है और कुरान सिखाता है। वमन यूतल हिकमता फकद ऊतिया खैरन कसीरा, जिसको अल्लाह ने अपनी किताब के इलम से नवाजा, इसको अल्लाह ने बड़े खैर वाला बनाया। तो खैर से मुराद क्या है? कुरान है। मन नाई लिल खैर, मना होने वाला मना करने वाला था लिल खैर कुरान से, न जाओ इनके पास, ये तुम्हारे अकीदे को खराब करेगा। ये घर में बैठकर जो है वो कुरान पढ़ाता है और ये हो जाएगा वो हो जाएगा, अल्लाह के बंदे कुछ भी नहीं हो जाएगा। हो जाएगा तभी जब तुम कुरान के सामने नहीं बैठोगे, जब कुरान के सामने बैठोगे तो कुछ भी नहीं होगा। जो करने वाले हैं वो आपके साथ जो करेंगे तो तभी जाके करेंगे जब तुम कुरान से उठोगे, जब कुरान के सामने बैठोगे तो तुम्हारे साथ जो है वो शैतान कुछ भी नहीं कर सकता। तुम्हें इनके करतूतात मालूम है, हथकंडे मालूम, मुकाबला करना आसान होता है जब दुश्मन मालूम हो, दुश्मन के हथकंडे मालूम, मुकाबला मुश्किल होता है जब इंसान को दुश्मन भी मालूम ना हो उसके हथकंडे भी मालूम ना हो, किस तरह मुकाबला करोगे? तमन्ना लिल खैर, मौत दिन हद से तजावज करने वाला था, कुल्लम कुल्ला जो है वो बगावत करने वाला था, अल्लाह के अहकाम की मुरीब शक करने वाला था, शकी था कि हम जो कुरान के सामने बैठे हैं और जिस अकीदे की ये बात हमारे सामने बारहा मरतबा कर गया है, कर रहा है, करेगा इंशाल्लाह, ये ठीक है क्या गलत है? कुरानी बात को जो है ये आदमी जो है वो शक की निगाह से देखता है। तो जब यहां से निकली साबित होने वाला अकीदा ठीक नहीं है तो क्या पंचपीर मौलाना या देवबंद मौलाना या बरेल मौलाना, उनकी किताब से निकला हुआ अकीदा जो है वो ठीक होगा? अफसोस तो ये, तो मुरीब शक में मुबतला होता है। अल्लज़ी जअला मअ अल्लाहि इलाहन आखर, अल्लज़ी वो शख्स, जअला मअ अल्लाह जो ठहराता है अल्लाह के साथ इलाहन आखरा मददगार दूसरा, फाल किया हूं पस फेंक दो उसको, फिल अजाब शदीद सख्त अजाब में, पस फेंक दो उसको सख्त अजाब में। अल्लाह रब्बुल इज्जत फरमाते अल्लज़ी जअला मअ अल्लाहि इलाहन आखर, वो ज़ात जो ठहराता है, वो शख्स जो ठहराता है बनाता है अल्लाह के साथ मददगार दूसरा, अल्लाह भी औलाद देने वाला है, फला भी औलाद देने वाला है, अल्लाह भी बीमारी ठीक करने वाला है, फला भी बीमारी ठीक करने वाला है। अल्लाह भी बरकत डालने वाला है, फला भी बरकत डालने वाला है, अल्लाह भी हाजत रवा, फला भी हाजत रवा, अल्लाह भी मुश्किल कुशा, फला भी मुश्किल कुशा। तो अलम यकुल लहू कुफुवन अहद की क्या मानी है, इसकी क्या मानी है कि तुमने तो कहा कि कभी अल्लाह का कोई हमसर नहीं। हमसर क्या होता है? बराबर। तो जब तुम ये कह दिया कि अल्लाह भी बेटा देने वाला है और बादर बाबा भी बेटा देने वाला है, वहां पर भी जो है वो बेटो क्या चश्मा है, जाओ पकड़ो लेकर आओ, तो ये बराबर नहीं हो ये बात। अल्लाह भी बीमारी ठीक करता है, फला बाबा भी ठीक करता है। क्या तुमने फला को अल्लाह के साथ बराबर नहीं किया? यही कुफ होता है, यही हमसर होता है। मगर अफसोस तो यही है कि नमाज पढ़ते हैं और नमाज के मानी इनको नहीं आते। सूरह इखलास को जो है वो पढ़ते हैं, इसके मानी और मतलब पता नहीं है। कलमा पढ़ते हैं और शिर्क भी करते हैं। मसला क्या होता है कि कलमे के मानी याद नहीं। अबू जहल कलमा इसी वजह से नहीं पढ़ता था कि वो कहता था कि फिर शिर्क क्या करूंगा, लात मनात की तो छुट्टी हो गई। अबू जहल होकर भी कलमे के माने को जानता था। आज का मुसलमान भी कलमे के माने को नहीं जानता। कलमा पढ़कर जो है वो शिर्क करने वाला। अला तस्तही अन तकूल ला इलाहा इल्लल्लाह वलका अल्फ माबूदुन गैरु। हजरत शेख ने इसी वजह से कहा था, शेख अब्दुल कादिर जिलानी रहमतुल्लाह अलैह, पीरानी पीर, उसने इसी वजह से कहा कि तुम्हें शर्म नहीं आती जुबान से ला इलाहा इल्लल्लाह और दिल में हजारों माबूद जो है वो पकड़े, फला फला काम का जिम्मेदार और फला फला काम का जिम्मेदार। शाउलिल्लाह रहमतुल्लाह अलैह ने लिखा है हुज्जतुल्लाहुल बालिगा के अंदर, वमा मिन बल्दतिन इल्ला वलहा आलिहतुन युअबद। हिंदुस्तान का चप्पा चप्पा मैंने चांद मारा, किसी बस्ती और देहात को मैंने नहीं देखा जिसमें कोई माँ कोई दरगाह न बनी हो। उस जमाने की बात कर रहा है, तकरीबन आज से 250 साल पहले गुजरा है, तकरीबन 250 साल पहले गुजरा होगा। 1703 जो है उनकी पैदाइश है और 1774 के 75 जो है उसकी जो है वो वफात है, तो तकरीबन जो है वो 250 साल के बराबर बनता है। उस जमाने की वो बात कर रहा है। तो आज तो बढ़ गए ना, बढ़ गए। आप अपने इलाकों को देख लीजिए, हर इलाके में दरगाह है। हमारे इलाके में दरगाह है, हर जगह पर जो है जहां मैं जाता हूं वहां पर दरगाह है, बनी है बाकायदा, और लोग उसके पुजारी भी बड़े हैं। हमारे मुल्क का तो अजीब सिस्टम है, अगर कोई अपने आप को इमाम कहे उसके जो है मुक्तदी बड़े हैं, अगर कोई अपने आप को पैगंबर समझे उनके जो है उम्मती बड़े हैं, अगर कोई अपने आप को खुदा कहे तो उनके जो है बंदे बड़े हैं। हमारे मुल्क का तो सिस्टम ही अलग है। यहां पर तो सब जो है वो चलने वाली बात है, सब चलता है, कोई चीज जो है वो टिकता नहीं, रहता नहीं, बाकी नहीं रहता, सब चलता है। बुनियादी वजह क्या है? कुरान से दूरी। बुनियादी वजह क्या है? कुरान से जहालत। तो अल्लाह रब्बुल इज्जत फरमाएंगे फाल कियाहू फिल अजाब शदीद, फेंक दो उसको सख्त अजाब। काल करीनू, कहेगा करीनू उसका दोस्त, रब बना ए हमारे परवरदिगार, मा अदगैतु हूं, मैंने नहीं गुमराह किया था इसको, वला किनका नफी जलाल बाइन, लेकिन तय फी जलाल बाइन गुमराही में, बाइन दूर हक से। अल्लाह इंसान से पूछेगा तुमने क्यों शिर्क किया, क्यों मेरे होते हुए तुमने गैर के सामने जो है वो सिजदा किया, गैर को पूजा, غیر کو حاجت روا مشکل گشان سمجھو تو وہ کہے گا پیر نے گمراہ کیا تم، فلاں مولوی نے گمراہ کیا تم، تو اللہ ان سے پوچھے گا تم نے کیوں اس کو گمراہ کیا تھا، کلام کے اندر حذف ہے، تو وہ جواب دے گا قال قرینو، کہے گا اس کا دوست جو پیر تھا جو مولوی تھا جو اس کا استاد تھا، کیا کہے گا، ربنا اے ہمارے پروردگار مات گئی تو ہم نے نہیں گمراہ کیا تھا اس کو، میں نے نہیں گمراہ کیا تھا اس کو، ولیکن کان فی ضلال مبین، یہ آدمی خود بےمان تھا گمراہی کا شکار تھا، اخبر لنڈے خروا نورسن ہے، تو اللہ رب العزت فرماتے ولیکن کان فی ضلال بھائی دا خپل سو، یہ خود جو ہے بےمان تھا، قرآن جو ہے وہ علاقے میں پڑھا جاتا تھا اور یہ نہیں بیٹھتا تھا، تو اللہ رب العزت فرماتے ولیکن کان فی ضلال بھائی قالا، کہے گا اللہ رب العزت لا تختصم، جھگڑا نہ کرو تم، لدیا میرے ہاں، وقد قدمت الیکم بالوعید، اور یقیناً آگے بھیجا تھا میں نے تمہارے بالوعید ڈرانا، اللہ رب العزت کہیں گے لا تختصم، جھگڑا نہ کرو تم، یہاں الجھنے کی ضرورت نہیں ہے، یہاں پر بحث مباحثے کی ضرورت نہیں ہے، دنیا میں ذرا اس سے کام لیتے کہ یہ پیر تم سے کیا لے رہا ہے اور تمہیں کیا دے رہا ہے، وہاں پر سوچ کہ تمہیں کیا دے رہا ہے اور تمہیں کیا تم سے کیا لے رہا ہے، مولوی صاحب تمہیں کیا دے رہا ہے اور تم سے کیا لے رہا ہے، مولوی صاحب کے اگر مہمان آ جائے تو جو مالدار شاگرد جو ہے وہ سبق پڑھنے کے لیے بیٹھتا زور کا پلان کی خانہ کورنا چیروڑا، دیکھا ہے میں نے دیکھا ہے، جا کر جو ہے وہ چائے لائے تو چائے تو اس طرح نہیں ہوتی، وہاں پر ماں اور بابی پوچھتی ہے کہ مولوی صاحب ہے کہ یہ جو ہے کوئی مہمان ہو گیا، مہمان ہے تو مہمان کو کیا ہے ایسی چائے جو ہے وہ پیش کی جاتی ہے، تو روٹی بھی جو ہے وہ باہر سے ہے اور پینا بھی جو ہے وہ باہر سے بھی ہے، تو ہر چیز تو باہر سے ہوتا ہے، تو تم خود ہی کہو کہ مولوی صاحب کو میں کیا دے رہا ہوں وہ مجھے کیا دے رہا ہے، تو اللہ رب العزت فرماتے ہیں لڑو نہ تم، جھگڑا نہ کروں تم، لدیا میرے ساتھ میرے ہاں، وقد قدمت الیکم بالوعید، یقیناً آگے بھیجا تھا میں نے تمہارے بالوعید ڈرانا، میں نے کتاب نازل کی تھی اس میں نے جو ہے یہ تمام باتیں لکھی تھی، اگر دنیا میں میرے قانون کے مطابق زندگی نہیں گزارو گے تو تمہارے ساتھ جو ہے یہ ہوگا، جہنم تمہاری منتظر ہوگی، سزائیں ہوگی، عذاب ہوگی، سختیاں ہوگی، یہ تو میں نے آپ کو جو ہے پہلے انفارم کیا تھا، بخبر کیا تھا، متعلق کیا تھا، ما یبدل القول لدیا، تبدیل نہیں ہوتی بات لدیا میرے ہاں، ما یبدل القول، ما یبدل القول، تبدیل نہیں ہوتی بات لدیا میرے ہاں، وما انا بظلام للعبید، اور نہیں ہوں میں ذرہ بر ظلم کرنے والا کسی پر بھی، ما یبدل القول، تبدیل نہیں ہوتی بات لدیا میرے ہاں، کون سی بات، اپنے قانون کی طرف اللہ رب العزت اشارہ فرما رہا ہے، اللہ نے یہ قانون مقرر کیا ہے کہ جو قرآن کے خلاف زندگی گزارے گا تو جہنم اس کا ٹھکانا ہے، جو شرک کرے گا جہنم اس کا ٹھکانا، اللہ کا یہ قانون ہے، تو اللہ اپنے اس قانون کے اندر تبدیلی نہیں لاتا، ये कानून क्या है, अल्लाह ने बनाया है, मुकर्रर किया। यानी कुछ लोग यहां पर गलती कर गए कि अल्लाह अपने कानून की खिलाफ वर्जी नहीं करता। अल्लाह मजबूर हो चुका है कि अल्लाह ने जो कानून मुकर्रर किया है तो अल्लाह अभी मजबूर है, उसको तोड़ नहीं सकता। नहीं, गलती। वो तो मालिक है, जिसने बनाए वो तोड़ भी सकता है, उसके तोड़ने की क्या बात है। मगर अल्लाह क्या है, उसको तोड़ता नहीं है, तोड़ सकता है मगर तोड़ता नहीं। अल्लाह चाहे तो तमाम इंसानों को जहन्नम में डाल सकता है, कोई पूछने वाला है? अल्लाह चाहे तो तमाम इंसानों को जन्नत में डाले, कोई पूछने वाला है? कोई भी नहीं। मगर कानून ये नहीं है। कानून क्या है? शिर्क करोगे जहन्नम, कुरान के खिलाफ जिंदगी बसर करोगे जहन्नम। यह कानून है, अल्लाह इस कानून में तब्दीली नहीं लाएगा। वहमा अन बिजल्लामिलबीन, नहीं हूं मैं बिजल्लाम से गई मुबालिक है तो ये मानी नहीं कि ज्यादा जुल्म नहीं करता तो थोड़ा करता हूं। और लिलाबीन, ज्यादा पे नहीं करता तो एक आध बंदों पे करता हूं, अबद पे करता हूं। कुछ लोग मानी करते नहीं है अल्लाह ज्यादा जुल्म करने वाला अपने बंदों पर, तो जब ज्यादा बंदों पे नहीं, ज्यादा जुल्म नहीं करता तो थोड़ा करता है, बंदों पर नहीं करता तो बंदे पर करता है। तो हमने जो है मानी में इश्काल दूर कर दिया। सिगे मुबालिगा से आप उमूम को लीजिए, और इल अबीद जमा है अबद की, इसे आप मुराद फर्द लीजिए। तो मुराद क्या है? नहीं है अल्लाह जर्रा भर जुल्म करने वाला किसी पर भी। बात खत्म हो गई। जो इश्काल और एतराज तो वो रफा हुआ। अच्छा जी।